بہت سے علاقے ایسے ہیں کہ نماز کو وہاں پڑھ لیتے ہیں یہاں سے بیٹھو گے اور وہاں پڑھے کیا ضرورت ہے. یہ گمراہیاں بھی اب بھی چل رہی ہیں اور بچے زیادہ چل رہی ہیں اس طرح پہ ایسے لوگوں سے پورا نظر آ رہا ہے. کوئی نہیں کر سکتا کہ ہم کو عبادت کی ضرورت ہے, کوئی نہیں کر سکتا, نبی نہیں کر سکتا, دوسرا کیا کر سکتا. رواج میں کہا تھا ایک صحابی کی بڑی خوشی کی بات ہوگی تو ڈاکٹر سردار کا بتایا باپ کو کیا مانگتے ہو؟ انہوں نے کہا کیا اللہ اس کو یا رسول اللہ اس کو جن تک کیا اپنے ساتھ ہے. نہیں مانتا ہوں کہ آپ کے رفاقت جنت کو کیا رہتی ہو جائے. فرمایا کہ آئی نہیں کہ کسرت سجود, لیکن کسرت سجود سے مدد کرو. یہی فرمائی تم کو کیا ضرورت ہے؟ نہیں میں لے چلوں گا, لیکن یہ نہیں کہ تم نماز روزہ چھوڑ دو اور تلاوت چھوڑ دو تو لے چلوں گا. یہ بھی نبی کی شان ہے. یہاں بھی حضور صلی اللہ علیہ وسلم نے تعلیم دیا کہ میری رفاقت مل سکتی ہے, میری شفاعت مل سکتی ہے, لیکن تم کو بھی کچھ کرنا ہوگا. یعنی کہ تم اس کو اثر ہو جاؤ. آج امت کبھی کسی طرف جاتا ہے تو کسی طرف جا رہا ہے. امت کیا ہو رہا ہے؟ گمراہی بھی آ رہی ہے, ہدایت بھی آ رہی ہے. ہدایت کی باتیں تو کم لوگ قبول کرتے ہیں, گمراہی کی تو ایک قصہ ہماری جماعت ہے جو قبول کرتا چلا جا رہا ہے. بہت سے جوان ہمارے جا رہے ہیں, بہت سے پڑھے لکھے جا رہے ہیں بمبئی وغیرہ میں مسجدوں میں. کچھ لوگ ہیں, کچھ لوگ ہیں ان میں جماعت کے جوان بھی ہیں پڑھے لکھے لوگ. 8,000 شہید بہتی وزرا بھوپال میں موجود ہیں. شہید کیا اس کا بدم ہے کیا کچھ آپ پتہ بھی نہیں چلتا, لیکن امت اس کو بھی قبول کر رہی ہے. جوان قبول کر رہے ہیں, پڑھے لکھے بھی قبول کر رہے ہیں. ہم قابل ہیں, ہمارے جماعت کے لوگ اس کے متاثر ہیں مجھ سے, کیونکہ علم نہیں ہے. علم صحیح ہو ہے تو علم صحیح راستے پر رکھتا ہے, علم صحیح راستے پر رکھتا ہے. جو علم صحیح نہیں ہے تو جو جہاں چلے جائے کوئی چیز نہیں ہے. اسی جگہ پر موسیٰ علیہ السلام کے سراپ نے علم صحیح کی دعا کی ہے اللہ سے, رب اشرح لی صدری, اے اللہ مجھے علم صحیح دیجیے, حلم دیجیے, اخلاق دیجیے, رزق دیجیے, تربیت دیجیے. کئی دعاؤں کی دعا کیا رب اشرح لی صدری, اے اللہ مجھ کو علم بھی دیجیے اور حلم بھی دیجیے. یہ دعا میرے جیسے ہم جانتے بھی نہیں. ہر کام کے لیے ضروری تین چیزوں کی ہے, علم کی ضرورت ہے اور رزق کی ضرورت ہے اور حلم کی ضرورت ہے. علم صحیح ہوگا تو صحیح طریقے سے وہ تعریف کرے گا, ورنہ ہو سکتا ہے کہ اچھی چیز کو کر لے بری چیز اور بری کر لے اچھی چیز کی بھی کر سکتا ہے. علم صحیح ہوگا, علم صحیح علامہ کا شام ملتا ہے کتنا باتوں تو نہیں کہنے لکھنا کتنا سمجھا کہ معاشر ہو. ہم اس چیز کو کیسے ادا کریں, کس کے ساتھ کیا معاملہ کریں, کب کریں, یہ سب چیزیں ہیں. نرماش کرو, پتا کو بات کرو, گرم کو بات ہے. نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا کہ ہماری رفاقت قبول ہم کرنے لگیں گے, لیکن ہم تنہا نہیں لے جائیں گے, تم کو بھی کچھ کرنا ہوگا. پیر رہتا کوئی غلط کر رہا ہے کیا کرو, دل جو کر رہا وہ نہیں چھوڑو. بہت سے ڈاکٹر وغیرہ میں ایسے ہیں اسے لوگ کرتے ہیں, وہ کہتے ہیں نماز پڑھنے کی ضرورت نہیں, ہم سے تعلق بنے گا. ایک پورا طبقہ اسے کوئی دے بیچارے پارا مسجد آتے ہیں پارا چلو پھر کا مقابلہ پھر چلے گا اسے کرتے ہیں. میں کہیں پیروں مقابلہ نہیں کر سکتا, میں پیروں وہ تو جوان ہے پھر میں بوڑھے نہیں. وہ پیر کیا ہے؟ وہ جوان ہے اور میں پھر اچھی جگہ بوڑھا ہوں. میرے دوستو یہ چیزیں جہالت کی ہیں اور بلالت کی ہیں. اس لیے آپ اللہ کا نام خود کو محفوظ کرتے تو نبی اکرم صلی اللہ علیہ وسلم نے حضرت عائشہ کیا فرمایا, یہ پڑھا کرو, یہ نہیں کہ سو جاؤ, پڑھا کرو اللہ بھی نے کہا بھول وہی بھول اب معاف یہ اللہ معاف کرنے والے ہیں معاف کرنے کو پسند کرتے ہیں اس میں معاف کی میں شب قدر میں عموماً مولانا علی کے اکیلے میں جاتا تھا رہتا تھا مولانا علی کسی میں قدر کیا تھا بتایا کرتی تھی مولانا علی بھی آئے اب وہ در ادھر اللہ کو پسند ہے خود اللہ ہم کو در ادھر کرتا ہے تو مخلوق سے بھی چاہتا ہے کہ اب وہ در ادھر کرے یہ نہیں کہ اصل میں کوئی غلطی کسی سے ہو جائے تو معافی نہ کرے اب تو یہ زمانہ ہے بڑوں سے اگر کوئی غلطی ہو جاتی ہے چھوٹے معاف نہیں کرتے بڑا معافی مانگتا ہے تب بھی نہیں معاف کرتے الٹ کیا زمانہ کیا ہوگا جب باپ کا آدر نہیں پر چچا کا آدر نہیں ماموں کا آدر نہیں بلکہ ماں کا بھی آدر نہیں کیسے دنیا پڑتے تھے تباہی کر جا رہی ہے اخلاقی تباہی جا رہی ہے حضرت عائشہ سے شاد ہمارا اللہ کے اللہ ہمیں کام ہوں حضرت عائشہ کی اصلاح کی فکر تھی ان لوگوں کی میری بیوی ہے ان لوگوں کو رائے میں ان لوگوں مسور رائے تھی بہت کلیا ہے بیوی اسلام کا ایک بہت رکن ہے اسلام کا رکن اس حدیث پر ہے اسلام کا روپ ہی سے کل حکم آئی وہ کل حکم مزدور رہے گی باپ بھائی اپنے اولاد پر بیوی جائیے اپنے اپنے شوہر کے بال پر اپنی عزت پر مدد کرنا ہوگا کل حکم آئی کل حکم مزدور رہے گی سوال کیا جائے گا نبی اکرم صلی اللہ علیہ وسلم کے سامنے حضرت عائشہ نے یہ کہا کیا اپنی شوہر کے بارے میں چھنی ہے نیچے سے اندر جو ہے تو تم نے بتایا ہے عائشہ تم نے ایسی بات کہی ہے اگر جو سمندر میں ڈال دیا تو وہ بھی گندا ہو جائے کسی زبردست بھائی بندہ چونکہ نہیں اگر تاج بے محبوبہ ہے تو جو تاج ہے ان کو باپ کو تو چھوڑے گی ان کو کیا چھوڑ کیونکہ باپ کو نہیں چھوڑا ایک رفتار صدیق آئے کہاں جا چکا بڑا بڑا فیال اور بڑا بڑا وہ یہ کہہ رہے تھے کہ ہماری ترباروں نے ابھی قریشیوں نے بدلا کی رام لیا ہے اگر وہ صدیق نے آگے ٹھاکر جو کہا کیا بڑا بڑا میرا یہ کہ ہماری ترباروں نے ابھی تک قریشیوں نے صحیح بدلا نہیں لیا فصل نہیں ہوئی میں خفا ہو گیا تو پالیسیوں بولے یہ کہتے ہو انہوں نے یہ کہا تھا وہ کسی چیز راپی ہو گئے اور کہا تم پالیسیوں کو جب ایسی بات کرتے ہو غصہ ہو کے آگے اور دوسری کر دیا انہوں نے آ کر کے تو میں نے کیا کہا ہوں لوگوں کو وہ سمجھے کہ حضور کی پالیسی ہے تو وہی تمہاری طرف ہو جائیں گے انہوں نے یہ کہا تھا وہ کسی چیز کی بات ہے تو ہر چیز میں موجود نہیں تھی اور وہ کسی چیز نے کہا اس لیے کہ حضور کی پالیسی ہے تو ہم نے جو قریشیوں کی جاتیوں کو ڈالا ہے تو حضور کے بعد کا بنا کے حضور سے تارا کرنا قریشیوں رشی نہیں تھے وہ تو نبی تھے پور کے عظیم کو پیدا کیے گئے تھے پور کے عظیم ان کا تارا پور کے عظیم ابو کا صدیق کے متاثر نہیں ہوئے ابو صدیق ان کے تابے تھے امتی تھے ان کے تابے تھے ان کے سرے کو تجاوز نہیں کر سکتے تھے کہا اے ابو بکر تم نے اپنے بھائیوں کو بدل نہ کیا تو اللہ کو تم نے بدل نہ کیا چاند دیا ہے ابو بکر صدیق کو ابو بکر صدیق کو ڈر دیا کہ اے ابو بکر تم نے اپنے بھائیوں کو بدل نہ کیا اور ان کو بدل ڈالنا کیا اپنے مالک کو تمہیں بدل نہ کیا جان محما ہو یہ ہے تربیت کسی کو کچھ بات نہیں کر سکتا ہے یہاں پر جو لوگ تربیت جا رہے ان کو بھی نہیں کر سکتا نہیں کر سکتا کبھی تربیت ہوگی کہا ہے تم نہیں چاہیے یا وہ یہ تو نہیں کہا یا خدا باندھ ہو گیا بھی چاہیے www.com اگر چاہیے یہ سب کرتے رہتے تھے تو میں سب سے مشہور ہو گئے تھے اگر چاہیے جو ہے یہ سب چیزوں میں لیکن کچھ حضور نے تربیت کیا کہ یہ ان کا صدیق کو تربیت کیا کہا اے بھائیو میں تم کو غلطی کر رہا ہوں, میں نے تم کو غلط نہ کیا تو میں نے اپنے رب کو غلط نہ کیا, اس وجہ سے معاف کر دو ہم کو. یا تو سندھی اس طرح سندھی ہوئے ہو دوست, اسلام تربیت کے لیے مجھ سے جب کوئی تکلیف کرے تو اس کو قبول نہ ہو, جب ناگواری ہوگی تو کیسے اسلام ہوگی, کیوں بھر تک میں کہ پور جینا شریف, جب ہر تک سے تم پور جینا ہو گیا ہوگے تو تمہارے بدن کی کیسے بارش ہوگی. یہ نہیں ارے اس سے کیا ضرورت ہے, ہم ایسے جب کریں گا تو سفائی ہو جائے گی بدل. اس طرح پر تعلیم و تربیت کے لیے کچھ بڑی چیز ترقی بھی برداشت شامل ہوگی, ہر گاؤں میں یہی ہوتا ہے. اگر تھاڑی کے لیے نہیں تھا دوسری جگہ نہیں فرماتے تھے, دیکھو میری خاندان میں ادھی سے سیکھا جاتا ہے جس کو پڑھنا اور پڑھو ایک دوسری جگہ وہ اردو سے جائے بند ہو جاتا ہے, کرتے رہتے تھے دوسری جگہ اردو سے جانے بند ہوتا تو جانے بند ہو جاتے تھے, آپ کے کرتے سے کہا جاتا تھا بند ہو گیا, ٹھیک ہے بہت اچھا کیا پینے کو ڈاکٹر بگڑ کھانے کو یہ غذا پہ ذہن جانا کرنے کے بارے کچھ کرنا پڑتا ہے بیٹا, اسلام و تربیت جنت لے رہا ہے اللہ علی نسل کرتا ہے حالیہ من کرتے ہیں من من اثر بڑا مندر جو سب سویرے اٹھے گا وہی مسجد تک پہنچے گا جو کر اس کے لیے مشقت کی ضرورت ہے. 3 بجے کی گاڑی پہ جانا ہے تب تم کو 3 بجے اٹھنا پڑے گا, تب پکاری ملے گی نہیں ملے گی, سو گے تو کبھی گاڑی نہیں ملے گی. من اثر کرتے ہیں کہ جو شخص چاہتا ہے مسجد سے پہنچے بل بل بندی شروع ہو رہا ہے کرتے ہیں من من اثر کا جو سمجھ جو سویرے اٹھے گا وہی پہنچے گا مسجد کا من اثر جدید سوال ہے. نبی سرکار پر سب سکھا کے گئے ہیں جنہیں کہ سو کبھی گاڑی نہیں دے گی, اس جگہ پر اس کے لیے تم کو سویرے اٹھا جائے کچھ مجاہدہ کرنا پڑے گا, کچھ ڈانٹ سننا سب پڑے گا, ماں باپ ڈالیں گے انہوں ڈالا اور کم جو ڈر دیں گے گاڑی ملے گی اور ڈاکٹر انہوں نے کب گاڑی ملے گی, یہ بھائی دوسری نظام میں نہیں دیتے ڈر چاہے نہ دیتے وہ میں کر رہا ہوں, یہ دوسری بات ہے اسی لیے دوسری بات ہے اس کو اٹھنا اور نہ اٹھے تو ماں باپ ڈرتے ہیں نارائن تم کو بڑا گاڑی پکڑنا ہے تو نہیں اٹھے گا ڈانٹے گی نہیں پانی ڈالے گا مارے گا اٹھے گا کب پائے نہیں اٹھے گا پائے بھاگی ہوگا. اسلح یہ رمضان جو اسلح کے لیے جب اسلح کے سر پہ ہوگا تب اسلح ہوگا, کئی گرم نرم بات کرنے سے نہیں اسلح ہوا کرتی کھولے جس پیسے کو اور جاتے جگر گانے کو یہ ویلا ملتے ہیں تارا چلے دیوانے کو کوئی جانتا ہے تمہیں برداشت کرتا آدمی تب ملتی یہ چیز تو ہم نے اپنا سردار سر پہ فرمایا آگے ایسے نہیں تو فرق ملے گی کثرت شروع کرے نا کثرت شروع سے میری مدد کرو, میری صرف معیت میری صرف توجہ کارآمد نہیں ہوگی جب تک تم خود کام نہیں کرو. اب یہ نہیں کہ بینک ہو گئے پھر ہماری مدد کر دے گا, کچھ نہیں کرے وہ تو خود نہیں کرتا تمہارا کیا کرے گا, پھر بھی یہی ہے جس نے تم کسی طرح بھی اللہ تعالیٰ ہم سب کو بھی اس طرح فرمائے رفتار شریف ہے. یہ اصلاح کا زمانہ ہے, یہ اصلاح ہی کا زمانہ ہے, مواصلات کا زمانہ ہے. میرے دوستوں بزرگوں جو چیز کو صرف مہینے میں مشکل ہوتی ہے اس میں آسان بھی ہو جاتی ہے, اس وجہ سے لوگوں کے ساتھ مواصلات کرو, لوگوں کے ساتھ اچھا معاملہ کرو, دوسرے سلوک کرو, ان کی مدد کرو, تب تم کو کامیابی رمضان کی حاصل ہوگی. تلاوت کا کوشش کرو, دل لگا کے تلاوت کرو, تلاوت بھی بہت درجہ ہے. ایک ابو کا صدیق کی تلاوت تھی, روزے روزے پریشان رہتے تھے, ہر عمر کی بھی تلاوت تھی, خود نبی اکرم سے پہلے تلاوت فرما دیتے وہ تلاوت بھی ہے, پڑھنے کی بھی تلاوت ہے. آج ہمارے نئے ماموں نے ایسی تلاوت کیا ہے جو باقی بہت ایسا مزدار ہوئی ایسی تلاوت ہوئی ایسے پانی کی مچھلی دیکھ بیٹھا अच्छी गिरावट ये मालूम होता था कि ये शख्स पर समझ की गिरावट कर रहा है, एक बेसानी गिरावट है, एक दिल की शिद्दत के साथ गिरावट है, दिल की शिद्दत। कभी कितना तो करोगे खुदा का कलाम है, कितना तो कठोर करोगे खुदा का कलाम है, न मारे मगर समझो। हम थोड़ा बहुत माना मगर हम बताओ में आ रहा था, हमने कहा ये मेरा क्यों बोले कि हमने आगे बढ़ा कि पढ़ा तो तेल जमाने में सब समझ रहे हैं कुछ नहीं, ये सुनने की बात नहीं। और अपनी बात अच्छी है, मैं प्यार करने में आदि नहीं था लेकिन आपकी बरकत नहीं कर रहा, मैं सोच ही नहीं सकता कि मैं प्यार करूंगा। पूछिए हजरत उस्मान रजी हजरत मूसा अलैहिस्सलाम जब अल्लाह का कलाम गुजर गया है तो उसी का कलाम हमको अच्छा नहीं लगता था। खुदा के कलाम के सामने किसका कलाम है ये सुना जाए, वरदान है खुदा का कलाम है, इस सुनने के बाद किसका कलाम ये सुना जा सकता है, अच्छा नहीं लगता है। सुना क्या कहते हैं कि मूसा अलैहिस्सलाम इसी बात सुनते ही इतना मजा था हमको खुदा के कलाम में कि हमारा खुदा के कलाम भी कोई पता नहीं अच्छे ही रहता है। कहा इस कलाम ही अल्लाह का कलाम है, इस कलाम के भी दर्जात है, इसके तिलावत के भी दर्जात है। एक वो कलाम है जिसकी मिसाल नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने उखरु जल दी है, नारंगी, नारंगी का रंग भी अच्छा है, मजा भी अच्छा, खुशबू भी अच्छी, मजेदार भी है और दवाओं के साथ भी आता है, उसे छिड़का भी काम आता है, छिड़का भी काम आता है, छिड़का का आता है अपारे मुंह लगाओ तो कुमार मुहादा भी हो जाएगा, खुशबू भी अच्छी। तिलावती वाले की मिसाल किया है, बताते हैं ये किसी आदमी मिलता है कि नदी के अलावा कोई मिसाल दे नहीं सकता है, नदी ही किसी को तिलावत हो गई, जो अच्छी तिलावत करता है उस पर अमल करता है तो उसकी मिसाल उत्कृष्टता जैसी है, उत्कृष्टता मैंने नारंगी जैसी है। नारंगी में क्या खूबसूरतियत है, रंग भी अच्छा, पीला पीला, नमदा भी छूने में भी अच्छा, सूखने भी अच्छा, चढ़ने भी मजा, दवा के काम अलग आता है, ये नबी ही मिसाल दे सकता था, कोई मेहरबानी मिलता है। गिरावट को लेकर आग लगा गया है, फिर उसके बाद किसी आदमी मिलता है, ऐ लोगों मैं चाहता हूं कि तुम्हारी गिरावट ऐसे ही हो जो तुम्हारे लिए मिसाल बन जाए। एक गिरावट वाला वो है जो गिरावट जो करता है, नहीं एक आदमी वो है जो गिरावट ही नहीं करता, ये अखलाक उसके अच्छे हैं, अखलाक अच्छे हैं, उसकी मिसाल की सुहाने दीजिए खजूर दीजिए, मजा तो अच्छा है लेकिन खुशबू उसकी अंदर नहीं, मिसाल को दे सकता है। अभी गाय तक कोई नहीं मोदी को नहीं दे सकते, जो गिरावट नहीं करता अपना कुछ अच्छे हैं तो उसकी मिसाल क्या है, तुम्हारा ही नहीं, तुम्हारे में मजा तो है पीछा है खजूर में मजा है लेकिन खुशबू उसकी अंदर नहीं होती। और एक वो शख्स है जो गिरावट करता है, एक अपना कुछ अच्छे नहीं है तो उसकी मिसाल तुलसी जैसी है, खुशबू तो उसके अंदर होती है लेकिन मजा उसका कड़वा होता है, तुलसी का तुलसी जाते हैं तुलसी, मजा उसका क्या होता है कड़वा होता है लेकिन खुशबू भी होती है। और एक वो शख्स है लाह अल्लाह महबूब रखे, एक वो शख्स है जो न तिलावत करता है न अमल करता है, बस अखरा बस अखबार बस मामला बस दाख है, उसकी मिसाल हंसर जैसी है, अंदर बीमारी है जो कड़वा से कड़वा नाट होता है, इतिहास कड़वा होता है, इतिहास पदमदा होता है, इतिहास पदमदार होता है, पिया नहीं जाता, दवाओं में डाले से हमारी दवा में डालेगा को पिया नहीं जाता है। लिखा किसी आदमी ने कई चीजें कैसे लिखा है हदीस की शरह किया है और आखिर में कहा कि आए लोगों मैं जानता हूं इस गिरावट के तो उस मकान को पहुंचो जिसकी विशाल नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने नारंगी जी दी है, बड़े अंदाज से बड़े अंदाज से सीखा है हमारे हृदय जीवन में आने में बस हो जाए इसको तो ब्याह करके पूरी तहसील करके कहा है लोगो मैं चाहता हूं कि तुम्हारी ख्वाहिश ये होनी चाहिए कि मैं गिरावट के तरीके से नारंगी की तरह हो जाऊं जिसकी विशाल हुजूर ने दिया है। Mira, eso viene de lo que es más para de la mano que brinda ya hace. Cuando es más bien brinda ya hace, la raza por su vida, por si te creen. Aunque no se entiende, el camino más grande, no tú creen, hasta aquí hace el camino. No es más el trabajo que hay en la vida, no es más la familia que hay en la vida. ¿Qué hace que se la haga? Es la palabra que se la haga. इतना पर कोई मुस्लिम तुम्हारा पड़ोसी कोई बात कहे तो उसको तकलीफ हो उसको मानो इसी पे कामयाबी है जब मानोगे तो इंशाअल्लाह वो नदी तो आला मकाम पर पहुंचोगे क्या था हमारे हजरत मुआज़ खानी से पता नहीं मशहूर है उनके 70 खलीफा थे 70 मैंने खुद सुना मौलाना अली रिया से कि मुआज़ खानी की तालीम और तरबियत के बरकत से जल्दी भी जितने बासलाहियत लोग थे सब खान को जिंदों में भेजिए मैं अली का हुक्म है सुना जितने बासलाहियत लोग थे उन्होंने सलाहियत को उजागर कर दिया इस्लाम कर दिया थे इधर मौलाना साहब उधर सरकार सुन रहे हैं उधर मौलाना अब्दुल गनी साहब का सुन रहे हैं लखनऊ में गए मौलाना बीमार थे वहां हैं भी मौलाना अब्दुल गनी साहब भी थे हजीब अब्दुल साहब के बीच थे और हमारा माशा अल्लाह का असल से पहले पहुंचे लखनऊ में तो इन्होंने इजाजत दिया कि हम लोग आना जाते हैं बात हानि थी जिससे कि इतना इजाजत नहीं है नहीं इजाजत दिया तो वहां कोई मरीज साहब ज्यादा उम्र के थे हमारे हसन छोटी उम्र के थे तो वहां कोई मरीज साहब समझे होंगे कि वहां इसका हॉस्पिटल नागरू भी नागवान में होगा सरदार छोटे हैं उनको वह इसके लिए इजाजत दिया वहां कोई मरीज साहब ने कहा कि रसूलुल्लाह दिल को संभाले रहना कोई नागवान नागवान शेख है लुटिए पूज आइए भगवान मांगे चाहे कोई बनी सामने माना चाहूंगे कुछ भगवान ना माना कोई वजह है ये दादा नहीं दिया हमको तो वो दौड़ दिया है जो अपने औलाद को नहीं दिया घर वालों को इस तसली दिया माना चाहूंगे को हमको तो कोई खराब दिया हमको तो हम लोगों को तो खराब दिया अगर किस्मत ये दावत नहीं मिली है तो नागवान नहीं माना चाहिए मालूम हुआ अगर कोई शेर की बात नागवान की मालूम हुआ देखा हो उन नागवानी को दूर करो जिसके उसकी इजाज करो जिसके उसको तस्दीक करो तब आगे बढ़ोगे बनो ना गए बन जाओगे इस्लाम और तरबियत क्या इस बात में कर रहा हूं अल्लाह कह रहा है रमजान में कितनी मुशक्कतें हम लोग होती थी हम नहीं कर सकते आप लोग समझ नहीं सकते रोजा की गर्मी पर हमारी शादी हुई इसी रोजा गर्मी की संदेह लेकिन बता दें कि किसी बात पर नकेल न कर जाओ तुमने ये पढ़ा तिलावत किया जिक्र किया वो बात किया नहीं नजर इस तरीके से अल्लाह ताला ने इस लाभ कर दिया जब बाप वहां खाली लोग हो रहा था ऐसे खुलहा हुए अल्हम्दुलिल्लाह अटूट रखा जाएंगे अभी मौलाना यूसुफ साहब मोताना ने लिखा है मेरी किताब पढ़ता भी नहीं लिखा उन्होंने कई प्रवक्ता तक भी लिखा है और खाली के पेंटर तारीख लिखा है मान जाए कहा उन्हीं की बरकत है कि आज उनकी तालिबा खाली उठाने आ गए वहां खाली मुझे लिखा मा यूसुफ मोताना गुजरा के कई आदमी शेखुल अदीन ने पढ़ लिए उनको लिखा है जो सफल चीज में मैंने लिखा लिखा तुमने देखा वो मरीज लिखा और खुद उन्होंने लिखा है कि वहां खानी की बरकत है उनके तारीख को कर दिया जाए कि अब भी उनका काम हो रहा है जो किताब लिख रहे हैं वो भी उसके दाखिल है हमारे तरफ और देखा अगर खानी ने तारीफ किया ऐसे ऐसे वर्मा हुए ऐसे मामला में इंतहा मोहब्बत इबादत में इंतहा जबरदस्त लोगों की रियायत भी पूरी पूरी ये नहीं जिसको जानकार किया नहीं इंतहा रियायत करते थे कभी जान भी देते थे कभी दुकान भी प्यार भी करते थे लेकिन जो अपने लोग याद करते थे उनके रास्ते को देखते थे रास्ते को नहीं देखते थे जो जान को देखा है जो मोहब्बत किया उसको तो नहीं प्यार करते इस तरह पर दोनों चीज अल्लाह कारण है अगर धर्मी को अली मुबई निस्बत अपना मंगवाया था उन्होंने काम किया और उनका काम अपनी जारी और सारी लाकर शुरू कर मारे अंदर बादशाह सुधरा था क्या मौलाना अली गए तशीफ ले गए रहे देर तक हजरत ने गुफ्तगू किया लिखा उन्होंने कि बादशाह अब्दुल्ला खान के अंदर wanda bijama na bai yuma na ya gaba na bai shi don ya kafara da jikin wani wani ya ma sha Allah ta kiyaye da wato ta bi aje ko kai da da shi dinki da da ne ke ko ke da da ba ba dosto nabi akram sallallahu alaihi wasallam hazrat aisha ta kaha a inna aini be kaduje aini be kadu sudu Allah amene ka abun to hai kul abu wa fa wa ni abu ka jindi ko da dia hazrat baru ko da dia kabhi isa nahi ho ta ho ki koi baat ye hazrat kare aur khala mein shara ho utra ke na karta inna bahar aur ma ko bhi bilana se logo si abhi mujhe ki khidmat ke sahana ne kahi to kuch amal ho ये राज्य कहा हमारी बड़ी खिदमत हुई है मजिद अब बुरा हो गया वो से जवान लाल कुछ औषधि होते हैं हजरत उन्होंने बड़ी खिदमत की हमारी मैंने कहा तू वो तो खिदमत करेंगे आप कुछ किया उनकी खिदमत मोदी सबको देखता है उन्होंने खिदमत किया है आप ही कर दिया है खाली से चले आए कुछ खिदमत होगी किया खिदमत करने की जरूरत है जो तो इस्लाम और तरबियत जो पेश नजर रखने की जरूरत है हमारे जमाने में रसूम में आना चाहिए बिदआत का फला तबाह होना चाहिए तो रसूम से हमको खुद निकलना चाहिए सूफिया के रसूम की कोई मतलब नहीं हकीकत को भी करो अल्लाह ताला हम सब को इसकी तौफीक दे अल्लाह ताला हर किसी की आफियत दे हर किसी की सलाहियत दे हमारे माना अपनी बारी नदी ने अगर शाहुल्ला कर कहा कि हजरत आपको अपने खाना बोलते दे देंगे जब जैसे काम में देखा है जैसे उन्हें किया था आपको कब देखते थे काम आपको कब देखते थे फरमाते थे कि हम काम करते थे चीजें भी जल्दी चले जाते थे वहां जीव शक्ल में रहते थे कारण देते थे इस तरह काम जाते इस्लाह की फिक्र जीव शक्ल का यह जवाब अभी पहुंचेगा नहीं खुला है इस तरह से इन चीजों की जरूरत अभी है अल्लाह हम सबको तौफीक दे कि अल्लाह शरीफ की कदर करें और अपने नफ्स की इस्लाह की फिक्र करें या अल्लाह आमन कुछ बारे को शिया जमा कुछ बारे नदी में कब डाल कर कर सको तकवा के लिए तकवा यख्तियार करो अल्लाह से डरो अपने आमाल को दुरुस्त करो माशी को छोड़ो तब काम करेगा कामयाब कामयाबी तो काम से होगी लेकिन हुस्ने कराम से होगी जिक्र के इंतजाम से होगी और फिक्र के इंतजाम से होगी अगर मशाक करेंगे तो उनकी शकूकत बाकी रहेगी और खत्म हो जाएगी मुरीदीन क्या है मशाक कम रहे ना शुरू मत सकल हो आपको सुनने का नहीं समझ सकता कम रहे ना शुरू मत सकल हो बहुत से मशाक को मैंने कहा गिर गया अपने मकान से क्योंकि उम्र के अंदर दावा आया नीचे गिरा दिया कम रहने बहुत मशहूर जुमला है कम रहे ना शुरू मत सकल हो बहुत से मशाक को हमने देखा गिर गया अपने मकान से इस तरह वो मशाक को भी अपने हिफाजत की जरूरत है खुद अपने निगरानी की जरूरत है अपने आमान को मुस्तकाम को लवाबत की जरूरत है जब खुद मुलामत करेंगे अपने वलायत पर तो दोनों से मुलामत करा सकते हैं इतना फरमाया ये बंदा उसके बाद अल्लाह सुना जा सकता देखिए अब इस बात पूरी हो गई इससे ज्यादा प्यार करने की जरूरत भी नहीं है अल्लाह ताला मुझे भी अमल की तौफीक दे और अल्लाह शरीर के कदर करने की तौफीक बना फरमाए तिलावत दिन तिलावत से करने की तौफीक दे जिक्र जिक्र की ना करे तरावी हम पढ़े हैं उसे ये नहीं कि तरावी पढ़ रहे हैं जरा भी जिन ने कहा तिलावत में बहुत बच्चा तवज्जो करो क्या पढ़ रहा है जमा माना मतलब ना भी समझते हो पति सोचे कि सोचे खुदा का कलाम आएगा ये कम बात है खुदा के कलाम से तवज्जो करें ये कम बात है कि सोचे कि खुदा का कलाम पढ़ रहा है अल्लाह का इकबाल का शेर कहीं अल्लाह का इकबाल का शेर पढ़ता है अल्लाह का सुनो सुनो अल्लाह का इकबाल का शेर है और यहाँ से सुनो सुनो ये अल्लाह का कलाम नहीं कर सकते अल्लाह का कलाम अल्लाह का कलाम तमाम कलामों का शाहकार है जिसे अल्लाह तमाम लोगों का क्या है खुदा है मलिक है उसी तरीके से उनका कलाम भी तमाम कलामों का मलिक है इस तरह को उसके आदत भी होना चाहिए उसकी तिलावत भी होनी चाहिए उसके माना मतलब समझने की जरूरत है होना चाहिए تو جس آیت کو میں نکالا تھا ترجمہ کا کام کر دیتا ہوں اس کا مجھے بہت اثر ہوا. اس آیت کو مقابل آبدی کہا جاتا ہے, آبدیوں کو روزانہ والے آئے ہیں جن کا میں نے دیتا, لیکن بات بدلی ہوئی اس کو نہ لیا, لیکن جب نکال دیا تو ترجمہ کر ہی دیتا ہوں اور ہم اتنا وہی برباد رہے. یہ آیت وہ ہے جو مقابل آبدی ہے, یہ رلانے والے آتے ہیں فرماتے ہیں رسول اللہ صلی اللہ علیہ وسلم سے کہتا ہے. یہ قرآن تمام لوگوں کے لیے بصیرتوں کا مجموعہ ہے, دس بس یہ کیا ہے ہارا بسائے ولیدہ, یہ آیت ہے ہارا بسائے ولیدہ. یہ قرآن تمام لوگوں کے لیے بصیرتوں کا مجموعہ ہے اور جو لوگ یقین کریں ان کے لیے منزل تک پہنچانے کے ذریعہ اس کا اپر احمد ہے وہی بیٹھا رہتا ہے. اگر تم یقین کرو گے پہنچائے گا تو وہ خدا ہے, مقصد تک پہنچائے گا. کون قرآن کہتے ہیں یہ ان کو یقین, جو لوگ یقین کریں ان کے لیے مسجد تک پہنچانے کا ذریعہ اور ثقافت رحمت ہے. جن لوگوں نے برے کاموں کا انتخاب کیا کیا وہ اس سبزیوں میں ہیں, انہیں ہم ان لوگوں کو برابر کرنے کے لیے مانا ہے. یہ ہے جو لوگ برے کام کر رہے ہیں اور یہ سمجھتے ہیں کہ اپنی نیبوں برابر بنائیں گے کیا ہم ایسا کرنے کا اللہ تعالیٰ فرما ہے, کہتے ہیں کیا وہ یہ سبزیوں میں ہیں انہیں ہم ان لوگوں کو برابر کر دیں گے جو ایمان لائے ہیں اور جنہوں نے نیک کام کیے ہیں جس کے نتیجے میں ان کا جینا اور مرنا ایک جیسا ہو گیا, اتنا کام کیا انہوں نے. کتنی بری بات ہے کہ ان کے بچے ان کے برابر ان کو کر دیں گے جو نیک کام کیے ہوئے ہیں, ان کا مرنا جنہوں نے نیک کام کیے ہیں جس کے نتیجے میں ان کا جینا اور مرنا ایک ہی جیسا ہو جائے. کتنی بری بات ہے جو یہ چاہیے ہوئے یہ برے لوگ برے آواز کرنے والے سمجھتے ہیں کہ نیک کام کے غلط کیا ہم برابر ہو جائیں, کیا ہم ایسا کریں ایسا غلط ہونا ہے, کیا اس لوگوں کو برابر کر دیں گے. یہ آئے نہیں ہے, یہ مجبور ہے مقابل آبدی, یہ آبدی کو رونے والی آئے ہے. کتنے لوگوں نے اس آئے پر جمع کر دیا شام کو بنے سوچا بچ جاتا ہوگی ویسے کا اٹھا بھی نہ ہے مقابل آبدی. اس آئے کا نام مقابل آبدی ہے, یہ آبدی اس سے رونے ہیں. اس برابر ایک آئے کے یہاں ہے پورا قرآن کی بھرپ ہے, کتنی آئے ابھی پڑھی گئی ہیں جو رلانے والی تھی, جو چیڑ کی جگانے والی تھی, لیکن سب پر ہم لوگ بلا جاتا ہے پتا بھی نہیں چلتا کہ کیا آیا ہو کیا گیا. اللہ تعالیٰ ہم سب لوگوں کو کتاب اللہ سے بڑا سبق فرمائے, اللہ تعالیٰ آیا کے اثر سے ہمارے دل میں اس کو محبت اللہ پیدا فرما دے, اللہ تعالیٰ اپنی نسبت اپنی محبت اور معرفت سے ہم سب روپے کو آجے رکھنا شریف کی برکت سے. تمام امت اس حال سے گزر رہی ہے آیا ہے, اب بھی ہم خدا کی رحمت پر چلتا ہوں بہت افسوس کی بات ہے. آج کیا ہے اس طرح پر داتا رکھے کیجیے اور آئی کے ساتھ اللہ سے امن کی دعا کریں, حافظ کی دعا کریں, فلاح کی دعا کریں. اللہ سب کو تفریح دے و آپ کو اللہ والا الحمد للہ کے دلا اللہ تعالیٰ سے ہماری فرمائے اور اللہ شریف کے برکات ہم لوگوں کو ہر کسی کے برس کا بار بار فرمائے, اللہ کے محبت نسبت سے سربراہ فرمائے, ہم کو آفیت دائر عطا فرمائے, تمام آفات سے اور بلیات سے ہماری حفاظت فرمائے, جو ظاہری بلیات آفات ہیں جو باطنی ہیں جو موجود درد اندر کی موجود آ رہی ہیں ان سب سے ہماری حفاظت فرمائیے, ہمارے دین ایمان کی حفاظت فرمائیے, ہمارے بچوں کی عورتوں کی تمام لوگوں کی حفاظت فرمائیے, ان کے دین ایمان کی حفاظت فرمائیے. بہت ایسی ایسی باتیں سننے میں روزانہ آ رہی ہیں کہ بہت سی لڑکیاں ارتداد کے شکار ہو رہی ہیں, ارتداد مدت تک ہو رہی ہے, ان کے بعد میرا بیجا ظاہر ہے. ارتداد کو سب کے لیے دعا کیجیے, ایمان پر ہم سب کو قائم بتایا فرمائے, نسلن بعد نسل ایمان پر ہم کو مستقیب فرمائے اور اللہ تعالیٰ ایمان کی دولت سے ہم سب کو سرفراز فرماتا رہے اور اللہ تعالیٰ ہر کسی کے آفیت سے इंतजार से इजाज से फरियाद और अरमान से हम सब लोग के पास जमा रब बना कर तो बंदिंद इनका दर्शन मिलाई बृहस्पति या अरहमान में जो हरमत से नबी करी मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम।